करवा न सके वो आ जाए तो जम के बरस और इतना बरस के वो जा न सके वो आ जाए तो जम के बरस और इतना बरस के वो जा न सके। आजाद एक नजर और चार काम समाज फरमाए, नजर एक ही है काम एक चार नजर यानी वन आई फोर जॉ, एक नजर चार काम, दिस इज ए फैक्ट। नजर नजर ऊंची की तो दुआ बन गई और नजर नीची की तो हया बन गई, बन गई। नजर तिरछी की तो अदा बन गई और नजर फेर ली तो कला बन गई। प्यार के मोड़ पर अरे प्यार के मोड़ पर मिल गए हो अगर, प्यार के मोड़ पर मिल गए हो अगर, और मिलने मिलाने का वादा करो प्यार दस्तूर है हुस्न की ये अदा हमको मंजूर है। चलिए माना ये उल्फत का दस्तूर है हुस्न की ये अदा हमको मंजूर है। चलिए माना ये उल्फत का दस्तूर है हुस्न की ये अदा हमको मंजूर है। कौन सी अदा? रूठना है जरूरी तो रूठो मगर, क्योंकि बराबर खफा हो बराबर मनाए, ना तुम बाज आओ ना हम बाज आए। तुझे मजा अगर आता है रूठ जाने में, तो लुत्फ आता है मुझको तेरे मनाने में। रूठना है जरूरी तो रूठो मगर, बाद में मान जाने का वादा करो। तो आए मजा मनाने का, अरे बहाना खूब मिलेगा गले लगाने का। रूठना है जरूरी तो रूठो मगर, क्या शेर है। मुझसे बिछड़े तो खुद गुम भी हो जाओगे, इस उजाले की दुनिया में खो जाओगे। मुझसे बिछड़े तो गुम खुद भी हो जाओगे, इस उजाले की दुनिया में खो जाओगे। मेरी तारीख रातों का जुगनू हो तुम, रोशनी में नाने का वादा करो। बात आगे बढ़ाने से क्या फायदा, मैं ही शाहिद नहीं, तुमको भी है पता, बात आगे बढ़ाने से क्या फायदा। मैं ही शाहिद नहीं, तुमको भी है पता, अरे बात आगे बढ़ाने से क्या फायदा। जब निभाने की हिम्मत नहीं है तो फिर, जब निभाने की हिम्मत नहीं है तो फिर, तो सारे वादे भुलाने का वादा करो। کرو تو آئی آواز کہ یہ ہے میرا وعدہ ہو میرا وعدہ धड़कन बनाकर अरे मेरे प्यार से तुमने मायूस होना मेरे प्यार से तुमने मायूस होना तुम्हें घर में लाऊंगा दुल्हन बनाकर अरे ये है बचे कोई टुकड़ा कफन का जो मेरे लगा लेना खिड़की में चिलमन बनाकर ये नाजुक सी रेशम सी जुल्फे मुअंबर खुदा जाने क्या भूल हो गई इससे ये नाजुक सी रेशम सी जुल्फे मुअंबर खुदा जाने क्या हो गई भूल इससे खुदा जाने क्या हो गई भूल इससे ये पैदा हुई थी महकने की खातिर इसे रख दिया सबने नागन बनाकर तो बता लूंगा मैं دل میں صورت تمہاری سنوں گا تمہیں دل کی دھڑکن بنا کر سنوں گا تمہیں دل کی دھڑکن بنا کر ارے میرے پیار سے تم نہ مایوس ہونا تمہیں لاؤں گا گھر میں دلہن بنا کر یہ ہے میرا آدھا ابھی کم سن ہو نادا ہو کہیں کھو دو گے دل میرا ابھی کم سن ہو نادا ہو کہیں کھو دو گے دل میرا تمہارے ہی لیے رکھا ہے لے لینا جواں ہو کر یہ میرا جتنے شکوے گلے ہیں مٹا لے ابھی جو سنانا ہے اے دل سنا لے ابھی ان حسینوں کا کوئی بھروسہ نہیں آج وعدہ کیا کل مکر جائیں گے لیکن جتنے شکوے گلے ہیں مٹا لے ابھی جو سنانا ہے اے دل سنا لے ابھی ان حسینوں کا کوئی بھروسہ نہیں آج وعدہ کیا کل مکر جائیں گے پرسوں گھر جائیں گے لیکن ناد سب کچھ کلاہی اٹھائیں گے ہم ناد سب کچھ کلاہی اٹھائیں گے ہم تجھ سے عہد محبت نبھائیں گے ہم اپنے دامن میں کانٹے بھرے ہو مگر تیرا آغوش پھولوں سے بھر جائیں گے یہ ہے میرا کیا وعدے کو نبھایا ہے سماعت فرمائیے حضرت علامہ ڈاکٹر اقبال صاحب فرماتے ہیں اللہ تبارک تعالیٰ سے شکوہ کرتے ہیں جب وہ شکوہ کرتے ہیں تو باری تعالیٰ کیا فرماتے ہیں ملوز خاطر یہ علامہ اقبال صاحب ہے کہ یہ ہے میرا وعدہ علامہ صاحب فرماتے ہیں کہ کیوں زیاں کار بنوں سود فراموش رہو فکر فردا نہ کروں محو غم دوش رہوں نالے بلبل کی سنوں اور ہم تن گوش رہوں ہم نوا میں بھی کوئی گل ہوں کہ خاموش رہوں جرت آنوں میری تاب سخن ہے مجھ کو اور شکوہ اللہ سے خاتم بدہن ہے مجھ کو جواب یہ تو شکوہ تھا دل سے جو بات نکلتی ہے اثر رکھتی ہے پر نہیں طاقت پرواز مگر رکھتی ہے قدسی الاصل ہے رفت پہ گزر رکھتی ہے قدسی الاصل ہے رفت پہ نظر رکھتی ہے خاک سے اٹھتی ہے گردوں پہ گزر رکھتی ہے عشق تھا فتنے کرو سرکش و چالاک میرا آسمان چیر گیا نالا ہے بے باک میرا واہ ہے بجا شیوائے تسلیم میں مشہور ہیں ہم قصہ درد سناتے ہیں کہ مجبور ہیں ہم ساز خاموش ہے فریاد سے معمور ہیں ہم شکوہ آتا ہے اگر لب پہ تو معذور ہیں ہم اے خدا شکوہ ارباب وفا بھی سن لے اور خوگر حمد سے تھوڑا سا گلا بھی سن لے خوگر حمد سے تھوڑا سا گلا بھی سن لے تھی تو موجود ازل ہی سے تیری ذات قدیم پھول تھا زیب چمن پر نہ پریشان تھی شمیم سب انصاف ہے اے صاحب الطاف امین بوئے گل پھیلتی کس طرح جو ہوتی نہ نسیم ہم کو جمعیت خاطر یہ پریشانی تھی ورنہ امت تیرے محبوب کی دیوانی تھی ورنہ امت تیرے محبوب کی دیوانی تھی ہم سے پہلے تھا جب تیرے جہاں کا منظر کہیں اچھوتے پتھر کہیں نابود شجر خوگرے پہ کرے محسوس تھی انسان کی نظر مانتا پھر کوئی اندھے تھے خدا کو کیوں کر تجھ کو معلوم ہے لیتا تھا کوئی نام تیرا اور قوت بازو مسلم نے کیا کام تیرا قوت بازو مسلم نے کیا کام تیرا یہ تو تھا شکوا اب ایک بند میں ہم اس کا پورا جواب پیش کر دیتے ہیں عقل ہے تیری سپر عشق ہے شمشیر تیری اے اللہ تعالی کی طرف سے جواب عقل ہے تیری سپر عقل ہے تیری سپر عشق ہے شمشیر تیری میرے درویش خلافت ہے جہانگیر تیری میرے درویش خلافت ہے جہانگیر تیری ماں سوا اللہ کے آج ہے تکبیر تیری تو مسلمان تو تقدیر ہے تقدیر تیری بلکہ محمد سے کی محمد سے وفا تو نے تو ہم تیرے ہیں کی محمد سے وفا تو نے تو ہم تیرے ہیں یہ جہاں چیز کا ہے لوہ قلم تیرے ہیں یہ میرا بھائی